नमस्कार, स्वागत तथा अभिवादन। समाजका विविध गतिविधिको संगालो कार्यक्रम ओजेलका खबरमा साथमा छु सदा झैं म प्रेम सुनार। ओजेलका खबर सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्जबाट उत्पादन भई हरेक सोमबार साँझ ठिक यसै समयमा प्रसारण हुने गर्दछ। त्यस्तै रेडियो गुल्मी 91.2 मेगाहर्ज र रेडियो रिपब्लिकमा प्रसारण हुने गर्दछ। त्यस्तै मङ्गलबार साँझ 7:15 रुरु एफएम सिरिङ्गा, नयाँ एफएम सन्धि खर्क सामुदायिक रेडियो ढोरपाटन र बुधबार साँझ सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सरमा प्रसारण हुन्छ भने यस ओजेलका खबरको युनिटका रूपमा सहकार्य गर्दै आइरहेका एक दर्जन भन्दा बढी अनलाइन मिडियाबाट नयाँ पुराना अङ्क 24 घण्टा सुन्न सकिनेछ। ओजेलका खबर समग्रमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो, जसमा अनियमितता भ्रष्टाचार समाजका विकृति विसङ्गति ओजेलमा परेका व्यक्ति र हाम्रो मौलिक संस्कृतिको खुलेर चर्चा गर्ने गरिन्छ। हाम्रो यही यात्राको आज हामी 163 श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ। विश्वकप क्रिकेटमा नेपालको शिर उच्चो पार्ने क्रिकेट खेलाडीहरू मध्ये गुल्मीका सोमपाल कामी कहाँका हुन् र कसरी नेपालको नेसनल खेलाडीका रूपमा अनुबन्धित भए त भन्ने सम्बन्धमा उनीसँग गरिएको कुराकानी, अनि को हुन् त चोर काटेमा 9 वर्षीय बालिका बलात्कार गर्ने 65 वर्षीय वृद्ध भन्ने सम्बन्धी एक रिपोर्ट, र गुल्मीको खरजाङमा शिशु जन्माएर मारेर फालेको अभियोगमा प्रहरी कस्टडीमा रहेकी एक महिलाको जीवनको गोरेटो सुनाउने छौ। साथै गत हप्ता बलात्कारको शिकार भएकी गुल्मी खड्गकोटकी 10 वर्षीय बालिकाको सहयोगार्थ यस ओजेलका खबरका सबै विज्ञापनदाताहरूसँग आज उहाँहरूको विज्ञापन बज्ने समय हामीले मागेका छौँ। यसर्थ सुनौ सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोगदाताकै आवाजमा। हेलो, नमस्कार। नमस्कार प्रेमजी, को बोल्नु भयो होला? अनि घर चाहिँ कहाँ पर्यो यहाँको? घर मेरो गुल्मी जयसिथ हो। म विगत 13 वर्षदेखि लन्डनमा बस्दै आएको। हजुर, केही विद्यालयमा म पढेर आएको भएकोले मलाई गुल्मी पछि अत्यन्तै माया लाग्छ हरेक पलमा। हजुर, यहाँले कसलाई सहयोग गर्दै हुनुहुन्छ? यो हामीलाई चाहिँ तपाईँकै होटेलका खबरले अत्यन्तै प्रभाव पार्ने गर्छ विदेशमा बस्दाखेरि। भन्दा अहिलेसम्मकै गुल्मी जिल्लामा कलमकारी घटना हजुर, यो 29 वर्षको जीवन दमाई भन्ने मान्छेले त्यो सानो बच्ची 10 वर्षको बच्चीलाई राति 1 बजे साथीसँगै सुतेको अवस्थामा लिएर गएर जुन चाहिँ राति बलात्कार गरेर रक्तामै र उनको अवस्था एकदमै गम्भीर भनेर यहाँले हामीलाई जानकारी गराउनु भयो। हजुर, त्यसैलाई चाहिँ हामी जिल्ला समाज युकेको एउटा मिटिङ बस्यो हिजो। हामी अध्यक्ष अर्जुन गौतमज्यू र हाम्रा पूर्व अध्यक्ष ओम प्रकाश थापाज्यू लगायत सम्पूर्ण कार्य समिति बसेर हामीले एउटा चाहिँ फन्ड जम्मा गरिदिउँ भन्ने एउटा हाम्रो निर्णय भए अनुसार त्यो बच्चाको लागि हामीले यहाँबाट पैसा पठाउने एउटा योजना बनायौँ र पैसा कलेक्सन गरिसकेका पनि छौँ। कति जति गर्नुभयो अहिलेसम्म? हाम्रो गुल्मी जिल्लाका सक्रिय साथीहरूले म नाम परेर भन्छु, जस्तै गोकर्ण बस्ने 25 पाउन्ड, अर्जुन गौतम पाउन्ड, मोती भण्डारी 20 पाउन्ड, प्रेम गैरे 20 पाउन्ड, विनोद ग्यावाली 20 पाउन्ड, राजन खत्री 20 पाउन्ड, ओम थापा 10 पाउन्ड, कृष्ण भण्डारी 10 पाउन्ड, शिव भण्डारी 10 पाउन्ड, चोपल्ली 10 पाउन्ड, सालजङ अर्ना 10 पाउन्ड, हरिन्द्र भट्टराई 10 पाउन्ड, कृष्ण खरेल 10 पाउन्ड, भेन्स थापा 10 पाउन्ड, गङ्गा राणा 10 पाउन्ड, दुर्गा पाण्डे 10 पाउन्ड, दासु पाण्डे 10 पाउन्ड, शङ्कर भण्डारी, कमल भण्डारी 10 पाउन्ड, वीर बलाल 10 पाउन्ड, प्रेम बुढाथोकी 10 पाउन्ड, सिन गर्लामी 10 पाउन्ड, चन्द्र थापा 10 पाउन्ड, राम गलामी 10 पाउन्ड, मसी कुन 10 पाउन्ड र खड्गर रेश्मी 10 पाउन्ड, तारा भट्टराई 10 पाउन्ड गरी जम्मा 325 पाउन्ड र नेपालीमा सङ्घर्ष आजको देशमा गर्दाखेरि 52,000 नेपाली रुपियाँ भएको छ। र हामीले यो चाहिँ भिरकुटी डेभलपमेन्ट ब्याङ्क बसन्ती कुँवरको नाममा गुल्मी सङ्घर्षमा चाहिँ पठाइदिइसकेका छौँ। हस्, धन्यवाद। जस्तो कि युके समाजले त सिमलटारीकी ज्ञानी परिवारको घर नै बनाइदियो र धेरै पीडितहरूलाई उद्धार गर्दै आइरहेको छ। जसरी तपाईँहरूले अहिले जुन बैठक बसो भन्नुभयो नि, त्यस्तै हामीले आज प्रसारण गर्नुपर्ने ओजेलका खबर हामीले ती 10 वर्षीय बालिकाको जुन कारुणिक अवस्थादेखि हामी आपतकालीन ओजेलका खबर बनाएर अस्ति हामीले प्रसारण गरेका हौँ। तपाईँहरू जस्तै धेरै मुलुकबाट सहयोग आइरहेको छ। अहिलेसम्म तपाईँ सहित 1.5-2 लाख रुपियाँ जति सङ्कलन भइसकेको छ। उनलाई नयाँ जीवन दिने हो र उनको उपचार पश्चात अहिले घर ल्याइएको छ र 3 महिनापछि उहाँ जाँदैछिन्। तपाईँहरूले गरेको सहयोग प्रति हामी पनि हार्दिक आभार प्रकट गर्दछौँ। एकदमै धन्यवाद छ प्रेमजी, तपाईँ चाहिँ आफ्नो लगनशील पाठक मिडियामा र त्यो धेरै विदेशमा प्रभावहरू अत्यन्तै प्रभावित छन् यो निरन्तर गरिरहेको छ। यहाँको लागि गुल्मी जिल्ला समाज युके अत्यन्तै आफ्नो अन्तर हृदयदेखि नै यहाँहरूलाई सहयोग गर्नको लागि सधैँ अगाडि बढ्नेछ। विभिन्न सामान्य कुराहरूदेखि लिएर समस्या परेको बेलामा हामीलाई जानकारी गराउनुहोस्। हाम्रो एउटा जिल्ला समाज युकेको बैठक बसिसकेपछि बैठकले के पारित गर्छ, हाम्रो एउटा निर्णय अनुसार हामी पुरा प्रोसेसमा कुनै पनि समस्याको समाधानको लागि कोसिस गर्नेछौँ। हस्, धन्यवाद। धन्यवाद। हेलो, नमस्कार। हेलो, नमस्कार। हजुर, को बोल्नु भयो, कहाँबाट? म नवीन कुमार, दक्षिण कोरियादेखि हो। नवीन कुमार जी, घर चाहिँ कहाँ पर्यो तपाईँको? मेरो हस्पिटल हर्पुकोट गुल्मी। ए, हर्पुकोटको हुनुहुन्छ नवीन जी? हजुर हजुर। तपाईँले सहयोग गर्दैछु भन्नुहुन्थ्यो, कसलाई रे? स्तन क्यान्सर पीडित बसन्ती कुमारलाई हो। ए, हस्तिचोर तिन कि है? हजुर हजुर। अनि कति सहयोग सङ्कलन गर्नु भएको छ? ए, अहिले मैले यहाँ साथीहरूसँग गरेर 160,000 गरेको नेपाली। 160,000 है? हजुर हजुर। अनि सबै ती गुल्मेली हुन् वा बाहिरका पनि हुनुहुन्छ सहयोगदाताहरू? ए, खास गरी त धेरै सहयोग गर्नेमा हामी हस्तिचोरकै छौँ, अनि त्यस गरी हस्तिचोर उहाँकोट झापा बाहिरका पनि हुनुहुन्छ, धेरै हुनुहुन्छ। लगभग कतिजना हुनुहुन्छ? लगभग 55 जना हुनुहुन्छ। तर ती 55 जनाको हामीले उज्जवल खबरमा समय दिन अलिक मुस्किल छ, हामी सकेनौ। र मुख्य मुख्य सक्रियहरूको नाम लिन सक्नुहुन्छ 10-8 जनासम्म? सुरु गरौँ। स्तन क्यान्सर पीडित बसन्ती कुमार बचाउ अभियान अन्तर्गत नवीन कुमार र बसन्त कुमारको सक्रियतामा प्रमोद कुमार र ताम्र केसीको विशेष सहयोगमा नेपालीहरू 160,000 सङ्कलन गरी पठाएको छु। सहयोग गर्नेमा नवीन कुमार, मेरो पूजनीय स्वर्गीय पिता मानबहादुर कुमारको 11 पुत्रको अवसर पारि नेपालीहरू 10,300 सहयोग गरेको छु। यसै गरी हस्पिटल 2 रानी पोखरा निवासी स्वर्गीय डम्बरबहादुर कुमारको छोरा बसन्त कुमारले 10,300 सहयोग गर्नुभएको छ। यस कार्यमा उहाँले पुर्याउनु भएको अतुलनीय सहयोगको लागि उहाँलाई विशेष धन्यवाद। सहयोग गर्ने क्रममा हस्पिटल 1 मल्टी निवासी श्री खम्मन बहादुर खत्रीका छोरा दिपेश खत्रीले 10,300 सहयोग गर्नुभएको छ। हर्पुकोट पुर्खौली घर भई हाल देवदह खैरेनीमा रहनुभएका दिवस टेचीले 10,300 सहयोग गर्नुभएको छ। रु 5,600 सहयोग गर्नेमा प्रमोद कुमार हस्पिटल टिम गुरुबा गुल्मी, यसै गरी 5,000 सहयोग गर्नेहरूमा तामलाल केसी हस्पिटल 8 पालुखा, राजेन्द्र घिमिर हस्पिटल 2 हर्पुकोट, छत्र श्रेष्ठ हस्पिटल 8 पालुखा, बाबुराम खनाल हस्पिटल 8 पालुखा, सुरभ डरलानी मगर अर्खले गुल्मी, शुभकर कुमार ठुला लुम्पेका चेमी, विनोद खरल वानी छ शीतल पोखरी, प्रकाश भूषाल टोन, कोबीर भूषाल नवलपरा 3,700, सञ्जीव बुढारी नुवाको 3,433। अन्यहरूको नाम लिन अलिक गाह्रो पर्यो नवीनजी। हजुर हजुर। ल, यसका लागि धेरै धेरै धन्यवाद, किनभने बसन्ती कुँवरलाई तपाईँहरू एउटै व्यक्तिहरूले तपाईँहरूले कोरियाबाट एउटा समूहले मात्रै तपाईँको 160,000 पठाउनु भयो। यस पूर्व पनि धेरैजनाले सहयोग गरिसक्नु भएको छ। सबै सहयोगदाताको हामीले उज्जवल खबरमा आवाज राख्न सकेनौँ, त्यही पनि कर्मशः हामी प्रिन्ट मिडियाबाट उहाँहरूको नाम दिइनै रहेका छौँ र दिनेछौँ। अन्य छुट हुन गएकाहरूलाई पनि हस्तिचौर बासिन्दाहरूले धेरै सहयोग गर्नुभयो बसन्तीलाई, बसन्तीको उपचार भइरहेको छ। यस पूर्व गरिरहेका सहयोगदातालाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र नवीनजी, ओजेलका खबर कति सुन्नुहुन्छ? ओजेल खबर त हामीले सधैँ सुन्छौँ, यहाँ त हामी हस्पिटल धेरै छौँ गुल्मी, अन्य जिल्लाका साथीहरूलाई पनि म यसो सुनाउँछु, अनि ओहो कस्तो कार्यक्रम हो, कसले यस्तो प्रसारण गर्छ, अन्त म यहाँ तपाईँको पनि नाम लिन्छु, हाम्रो गुल्मीले सञ्चालन गरिदिन्छ, अनि कति राम्रो कस्तो खोज्नुलाई कार्यक्रम रहेछ भनेर धेरै प्रशंसा गरिदिन्छ। हस्, धन्यवाद, सुनिदिनु भयो, सुझाव सल्लाह पनि दिँदै जानु होला नवीनजी। हस् त, धन्यवाद सहयोगका लागि। हस्, धन्यवाद। श्रोता, हालै सम्पन्न विश्वकप क्रिकेटमा नेपाली क्रिकेट टिमले हामी सबै नेपालीको चिर उचो पारेर फर्किएका छन्। ती खेलाडीहरू मध्ये एक थिए गुल्मीका सोमपाल कामी। उनी गुल्मीका त भनियो, तर कुन गाउँका भन्ने कुरा स्वयं उनका छिमेकीलाई समेत थाहा रहेनछ। यसर्थ उनी कहाँका हुन् र कसरी एकाएक 18 वर्षको उमेरमा विश्वकप क्रिकेटको मैदानमा पुगे त, यस सम्बन्धमा हामी उनीसँग टेलिफोन सम्पर्कमा छौँ। सुनौ। हेलो, नमस्कार। नमस्कार। सर्वप्रथम त यहाँलाई बधाई छ, तपाईँ 81 चर्चामा आउनुभयो नेपाली क्रिकेट खेलको मैदानमा। र तपाईँ गुल्मीको हो भनेर भने, तर कहाँको हो भनेर यस गुल्मी जिल्लाका मान्छेहरू एकदम कौतूहल भए। त्यो कुरा खोज्नको लागि हामीलाई धेरै समय लाग्यो र आज तपाईँ सम्पर्कमा आइपुग्नुभयो। त्यस कारणले गर्दा आज गुल्मी जिल्ला लगायत तपाईँका जो फ्यानहरू हुनुहुन्छ उहाँलाई बताइदिनुहोस्, तपाईँ गुल्मीको कुन ठाउँको व्यक्ति हो? रामपुर बस्छ, रामको अगाडि एउटा पुलको मुख पर्छ, मेरो काका बस्नु हजुर ओजेलका खबरबाट नै तपाईँको पहिलो पटक यसरी हामीले तपाईँको घर ठेगाना पत्ता लगायौँ, जिज्ञासु तपाईँका फ्यानहरूलाई सुनाउन पायौँ र अब हामी सोध्न चाहन्छौँ कि आज सोमपाल कामी कहाँदेखि कहाँसम्म यात्रा गर्यो, यो क्रिकेटमा कहिलेदेखि सुरुवात गर्यो, यी यावत कुरा बताइदिनुहोस् न। भुवन सुनार कहाँ हुनुहुन्छ अहिले तपाईँको काका? अहिले सिङ्गापुर हुनुहुन्छ। हजुर र यस्तै उहाँसित जाँदाखेरि म्याच खेल्नुहुन्छ र म साथमा जान्थेँ, मेरो मम्मी यहीँ हुनुहुन्छ गुल्मी, उहीँ जान्थे, म बस हेर्दै खेल्न लाएँ। खेल्दै धेरै चाहिँ मतलब मन पर्यो क्रिकेट र मैले यही सोचेँ कि लाइफमा मतलब क्रिकेटरै भन्ने भनेर ल अब सपना पुरा भयो। तपाईँ कति वर्ष भयो गुल्मी छाडेर भारतको पन्जाबमा बसेको? मलाई 15-16 साल यत्रै भयो। कति वर्षको हुनुहुन्थ्यो तपाईँ त्यो मजुवामा बस्दाखेरि? मतलब तपाईँलाई अहिले मजुवा कस्तो छ भन्ने पनि थाहा छैन? जब तपाईँ काठमाडौँ आउनुभयो त्यसपछि गुल्मी घर आउनुभयो? झन् खुसीको कुरा सुनाउनु भयो। तपाईँ गुल्मी चट्टकै बिर्सेको कि उतै भारतमा बस्छ अरे भन्थे, तर गुल्मी पनि आइसक्नु भयो त्यसो भए? तपाईँ पन्जाबमा टिम क्याप्टेन हुनुहुन्थ्यो अरे? हो हजुर हजुर, मैले पन्जाबमा T20 लिग छ, उहाँको मैले कप्तानी गर्थेँ पन्जाब टिम। एउटा लिग हो यो T20 क्रिकेट, अनि ITC जारी भयो त उस टिमको म कप्तान। मैले 5 महिना कप्तान गरेर 3 टुर्नामेन्ट जिताएर फेरि म यता आएँ। तपाईँ पन्जाबमा छँदा जुन प्रोफेसनल्ली तपाईँ यस क्रिकेट खेलमा लागेको कति वर्ष भयो? प्रोफेसनली मलाई 6 साल भयो प्रोफेसनली खेल्दै आएको। तपाईँले त्यहाँ कति कमाउनु हुन्थ्यो मासिक? अनि तपाईँ पन्जाबबाट कसरी नेपाल फर्किने सोच बनाउनु भयो, को मार्फत तपाईँ नेपाल आइपुग्नु भयो विशेष गरेर काठमाडौँ? मैले यता आउनेको सोचे थिएँ बट मलाई यो थाहा थिएन कि कहिले आउँछु, बट मेरो एउटा अर्जुन फ्रेन्ड हुनुहुन्थ्यो, उहाँ मेरो फ्रेन्ड हुनुहुन्थ्यो। अर्जुन के? हजुर अर्जुन अधिकारी हुनुहुन्छ, उहाँ मेरो मतलब कप्तानको अन्तर खेले त थिएन बस तिनले मलाई चिने थिए, तर तिमी मेरो फेसबुक भन्ने छ, फेसबुकमा उहाँ एड हुनुहुन्छ र कई बार उनले भन्छ मेरो फोटो एड लाइक गर्दै कमेन्ट गर्दै यस्तै गर्दै गर्दै 1-2 साल भयो। तर म कलेजमा थिएँ, तर उनले एक दिन मेसेज गर्दै कि भाइ तिमी चाहिँ नागरिक, तिमी नेपाली हौ? त मैले भने हाँ म नेपाली हौ। त उनले भने नागरिकता छ? मैले भने छैन बट पापाको छ। तर तिमीले भने ठिक छ क्रिकेट खेल्ने, मैले भने हाँ खेल्ने हौ, नेपालबाट खेल्छु, मै मलाई खेल्छु। तर तिमीले उहाँले मलाई ल्याएर आउनु, त म यहाँ खेल्दै खेल्दै राम्रो पर्फर्मेन्स भयो, फेरि राम्रै भयो, अब नेसनल टिममा पऱ्यो त खुसी छ। भनेपछि तपाईँलाई सामाजिक सञ्जाल फेसबुकले नै तपाईँलाई आफ्नो नेपाल फर्कायो होइन? हजुर हजुर, यो त लक्ली होइन? हजुर हजुर, लक्की पनि भयो। अरू नेपाल आउने त ऊ त थियो बट यसरी आउँछु भन्ने सोचेको थिइनँ कहिले, कि नेपालको लागि यति जल्दी चाँडै यस्तो सिचुएसन, मतलब वर्ल्ड कप खेल्न त कुनै ज्यादै ठुलो चिज भयो, यस्तो सोचेको थिएन खेल्नेको। बाँकी यो खेल्नेको खेल्नमा मलाई पारा जहिले जम्मै टिम मेट शक्ति दाई, बसन्त दाई, जम्मैले सपोर्ट गर्नु, सागर दाई हुनु, जम्मैले सपोर्ट गरेर यसैलाई म खेल्न सकेन, वा अदरवाइज म खेल्न सक्दिनँ। सपोर्ट गर्नुहुन्छ उसी जति कन्फिडेन्स उहाँले देखाउनुहुन्छ त्यति मैले काम गर्न सकेँ, त्यति लागि खुसी छ मलाई। र जो सर हुनु हाम्रो जन कोच हुनुहुन्छ डग, जम्मैले मैले थ्याङ्क यू भन्छु कि उनीहरूले मलाई यति सपोर्ट गर्नु कि के भने, अब हर चिजमा सपोर्ट गर्नुहुन्छ, केही चिज हो कि बिमार भए पनि डगले उयो गरिदिन्छ, केही प्रब्लम भयो भने दाई पारा दाईलाई भनिदिन्छ, दाईले जम्मैले सल्भ गर्नुहुन्छ। यसैलाई मलाई हर चिजमा आसानी भयो यहाँ, हर चिजमा मतलब केही प्रब्लम छैन। अब मेरो काठमाडौँमा कोही पनि छैन, फेरि पनि मलाई यस्तो लाग्न कि म काठमाडौँमा कोही पनि छैन जम्मैले किने छन्। तपाईँको जन्म मिति, तपाईँको माता पिताको नाम बताइदिनुहोस् न। मेरो जन्म मिति 1996 2 फरवरी हो। मेरो पापाको नाम श्री राम बहादुर, मेरो मम्मको नाम श्रीमती जुना देवी हो, र उहाँ अहिले इन्डियामै हुनुहुन्छ। मेरो यहाँ काका हुनुहुन्छ धनबाद, भनेपछि बुवाले के काम गर्नुहुन्छ पन्जाबमा, के सर्भिस गर्नुहुन्छ? पापाले उहाँ बिजुली बोर्डमा काम गर्नुहुन्छ गभर्नमेन्ट जबको पन्जाबमा। ए भनेपछि लामो समयदेखि तपाईँको बुवा आमा उही नै हुनुहुन्छ? हजुर उही हुनुहुन्छ, भर्खर अनि 2 महिना पहिला आउनुहुन्थ्यो यहाँ 1 महिनाको लागि मिल्न। ए अनि कि जब काठमाडौँ आउनुभयो नि तपाईँ, पहिलो पटक काठमाडौँ देख्नुभयो अनि तपाईँको क्यानमा छिरिहाल्नु भयो क्यानमा होइन? अनि जब तपाईँ विश्वकपमा क्रिकेट मैदानमा उत्रिनु भयो, तपाईँले त्यस्तो स्पेस पाउनु भयो, त्यति बेला यो तपाईँको 18 वर्षको उमेरमा विश्वकप क्रिकेट मैदानमा जाउँला भन्ने तपाईँले कहिले सोच्नु भएको थियो? अफगानिस्तानलाई हार्दै आएर यो अहिले वर्ल्ड कपमा यस्तो